नमस्कारणी हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा। प्रविधि कक्षका मित्र राजसँगै म छु तपाईँको आफ्नै साथी दिवस मगर। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ र यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ कार्यक्रम अर्पण समर्पण रेडियो अर्पण 104.5 मेगाहर्जको दैनिक दिवाकालीन प्रस्तुति हो। हामी हरेक दिन दिउँसो 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्मको समयमा उपस्थित हुने गर्दछु। कार्यक्रममा तैपनि सहभागी जनाउन चाहनुहुन्छ भने 0556363332 र 0556363333 बाटो हामीले खुल्ला राखिसकेका छौँ र कार्यक्रममा सहभागी भएर आफ्ना आफन्तजन प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। र आज यो सोमबार व्यवसायमा हामी नेपाली फिल्मका गीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ र मिठा मिठा नेपाली फिल्मका गीतहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिनेछौँ। र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट के भन्नुभयो? निरा तामाङ। हिरा तामाङ, हिराजी के छ तपाईँको नयाँ नौलो खबर? सबै ठिक छ। अनि खाजा खानुभयो? ए खा, हाम्रो भएको छैन। अनि आजको दिन के कसरी बिताइरहनु भएको छ नि? स्कुल जाने आउने त्यत्तिकै हो। हुन्छ, आज कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ हिराजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छ, नमस्कार। यति बेला कुराकबाट हिरा तामाङ आउनुभएको थियो, आफ्ना आफन्तजन इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते। तनहुँबाट सबिना? रविना। ए रविना, सबिना र रविना एउटै नाम जस्तो लाग्छ, त्यही भएर झुक्किएको। अनि तपाईँको अनि तपाईँ दुइटै दुईजनाको आवाज फेरि एउटै छ कि? अनि के छ रविनाजी तपाईँको नयाँ नौलो खबर? घाम लागिरहेछ। अनि हाम्रो पनि त्यस्तै, अलिक कहिले घाम लाग्छ, कहिले थोरै भए पनि पानी पर्छ, कहिले शीतल हुन्छ, कहिले अलिकति गर्मी हुन्छ, त्यस्तै भन्नु पऱ्यो। अनि के कसरी बिताइरहनु भएको छ दिनहरू? घरमा बस्ने त्यही त हो नि। अनि खाजा भयो कि नै? हाम्रो पनि भएको छैन। तपाईँहरूले हामीलाई कुर्नुहुन्छ, हामी त झन् चाँडै खाने कुरै भएन नि त। हुन्छ, आज कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ रविनाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छ, नमस्कार। यति बेला तनहुबाट रविना आउनुभएको थियो, आफ्ना आफन्त जनिष्ठ मित्रलाई सम्झना राखेर गइसक्नु भएको छ। 0556363332 र 0556363333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। आजको यो सोमबार व्यवसायमा हामी नेपाली फिल्मका गीतहरू बजाउने गर्दछौँ र नेपाली फिल्मको गीत हामीले बजाउने नेपाली फिल्मको गीत मार्फत तपाईँ आफन्तजन घर परिवारलाई सम्झिन चाहनुहुन्छ भने 0556363332 र 0556363333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर। हजुर नमस्कार। नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? र सबिना अनि के छ तपाईँको नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ नि, खाजा भयो कि नै? हाम्रो पनि भएको छैन, सँगै खानुपर्छ है। अनि के कसरी बिताइरहनु भएको छ दिनहरू? हुन्छ, कार्यक्रममा हुनुहुन्छ कसलाई सम्झिने आज? धन्यवाद। अनि अघि भएर आएको मेरो साथी रविनालाई, अनि दाजु भाउजू सबै सुन्नु पर्छ उहाँलाई, अनि दिदी भेनाजी सबैलाई, अनि साथीहरू भन्नु पर्दा बिना साथीहरूको नामै भुलेछु, मलाई सबिना दिनुहुन्छ उहाँसँग पुरालाई भन्दै बिताउँछु। हुन्छ सबिनाजी, कार्यक्रममा आउनुभयो खुसी लाग्यो, अहिले भने छुट्टिन्छ, नमस्कार। यति बेला तनुवाच्य सबिना आउनुभएको थियो, आफ्नो आफन्तजन इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट सोनम। अनि के छ सोनमजी तपाईँको नयाँ नौलो खबर? राम्रो छ। अनि के कसरी बिताइरहनु भएको छ नि दिनहरू? पढ्दै बिताउनुहुन्छ, राम्रो ताले पढ्नु होला, तपाईँलाई बेस्ट अफ लक हुन चाहन्छु है। अनि खाजा भयो कि नै? खाना खाजा खाइसक्नु भयो? हुन्छ, आज कार्यक्रममा हुनुहुन्छ कसलाई सम्झिने? धन्यवाद। हुन्छ सोनमजी, कार्यक्रममा आउनुभयो खुसी लाग्यो, अहिले भने छुट्टिन्छ, नमस्कार। यति बेला कोराकबाट सोनम आउनुभएको थियो, आफ्ना आफन्तजन इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ 0556 363 332 र 33 बाटो भएर। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रम स्वागत गरौँ। हेलो हजुर नमस्कार, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्थ्यो तर पनि उहाँसँग कुराकानी गर्न पाएनौँ हामीले। 0556 363 332 र 0556 363 332 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। हामीले आज यो सोमबारको दिनमा चाहिँ नेपाली फिल्मको गीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ र हामीले बजाउने नेपाली फिल्मको न्यू नेपाली फिल्मका गीतहरूलाई स्थान दिने गर्दछौँ। नयाँ नेपाली फिल्मका भर्खरै रिलिज भएको र रिलिज हुन बाँकी फिल्मको गीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ र तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। हामीले बजाउने नेपाली फिल्मको गीत मार्फत आफ्ना साथीभाइ इष्टमित्रलाई सम्झना राख्न सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ? हेलो, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट दिपा। अनि के छ दिपाजी तपाईँको नयाँ नौलो खबर? ठिकै छ। अनि खाजा भयो कि नै? खाजा भएको छैन। अनि के कसरी बिताइरहनु भएको छ नि दिनहरू चाहिँ? बसी बसो गरेर बिताइरहनु भएको छ। हुन्छ, आज कार्यक्रममा हुनुहुन्छ, एकछिन पछि हामी एउटा नेपाली फिल्मको गीत बजाउँछ, त्यस मार्फत तपाईँको कसलाई सम्झिन चाहनुहुन्छ? धन्यवाद। हुन्छ दिपाजी, कार्यक्रममा आउनुभयो खुसी लाग्यो, अहिले भने छुट्टिन्छ, नमस्कार। यति बेला कुराकबाट दिपा तामाङ आउनुभएको थियो, हामीलाई सधैँ सम्झनुहुन्छ र आफ्ना आफन्तजन इष्ट मित्रहरूलाई पनि सम्झनाहरू राख्नुहुन्छ। 0556 363 332 र 0556 363 332 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। आजको यो सोमबारको दिनमा हामी नेपाली फिल्मका गीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ। हजुर नमस्कार, टेलिफोन सम्पर्कमा कोही मित्र आउनुभएको थियो तर पनि उहाँसँग कुराकानी गर्न पाएन। हामीले 0556 363 332 र 0556 363 332 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। आज हामीले भर्खरै बजारमा निस्किएका नेपाली फिल्मका गीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ र रिलिज हुन बाँकी फिल्मको गीतलाई पनि कार्यक्रममा स्थान दिने गर्दछौँ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ? हजुर नमस्कार। हेलो हजुर नमस्कार। कहाँबाट अलिकति तपाईँको आवाज चाहिँ मैले सुन्न गाह्रो भयो। ए तरकारी बजारबाट विदुर ढुङ्गाना। अनि के छ विदुरजी तपाईँको नानीहरूलाई खबर? एकदम ठिक छ। अनि खाजा खानुभयो? ए व्यापार व्यवसाय गर्नुहुन्छ तपाईँ? अनि रेडियो अर्पण चाहिँ कत्तिको सुन्नुहुन्छ नि? हुन्छ आज कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने? हुन्छ विदुरजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला तरकारी बजारबाट विदुर ढुङ्गाना आउनुभएको थियो, आफ्नो आफन्तजन इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हेलो हेलो हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? मिलिजुली चोकबाट डेन्जर काप्री। अनि के छ तपाईँको नयाँ नौलो खबर डेन्जरजी? तपाईँको के छ नयाँ नौलो खबर भनेको मैले? बसी बसाऊ। अनि खाजा खानु भयो कि भएन नि? हजुर खानु खाइसक्नु भयो आज? ए आज चाहिँ तपाईँ चाहिँ चाँडै हुनुभएछ है। अनि हुन्छ आज कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने? धन्यवाद। अनि अर्पण होल युनिटलाई, अनि मेरो कलेज मान्छे आमालाई, अनि अनि कृष्ण बहिनीलाई, जमुना बहिनीलाई, अनि गएर मेरो छोरी राधालाई, खुलासालाई, सिर्जनालाई, अनि म सिधै एक आदमी रिसाउनु भएको छ, नरिसाइदिनु रे भन्ने सुनाइदिनु होला भन्ने, अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई। हुन्छ डेन्जरजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छ, नमस्कार। नमस्कार। यति बेला मिलिजुरी चोकबाट डेन्जर काप्री आउनुभएको थियो, आफ्ना आफन्त जनिष्ठ मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। तपाईँ कार्यक्रम अर्पण समर्पणमा हुनुहुन्छ, अब पनि एउटा गीतलाई कार्यक्रममा स्थान दिने बेला भएको छ। हिम्मत वालीबाजी यो मिठो सङ्ग तपाईँको लागि रहे कार्यक्रम, यो सङ्गपछि फेरि उपस्थित हुने नै छौँ। काली तिम्रो नजरैले गोली मार्यो ढिच्याउ, भातु भाती छाती पोली पोली मार्यो ढिच्याउ, झले झले झल हिम्मत सम्हाल नौ, ढले ढले ढल हिम्मत अङ्गाल नौ, झले झले झल हिम्मत सम्हाल नौ, ढले ढले ढल हिम्मत अङ्गाल नौ। त्यो

8 बकुलर सोक केएन प्लाजाको पहिलो तलामा छ। रेडियो अर्पणको ठिक अगाडि। मोबाइल भान्जा 98451087 29, मामा 98065228145। आफ्नो घर वायरिङको लागि आजै जिम्मा दिएर ढुक्क हुनुहोस्। गोर्खाली मामा भान्जाको प्रयास चितवनलाई उज्यालो बनाउने अभ्यास। विस्तृत जानकारीका लागि फोनमा सम्भव नहुने हुनाले पसलमा आउन अनुरोध गरिन्छ। म बिना कसै कसैलाई मुश्किल छ पोखरामा, म छु आज धेरै टाढा, हो म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा। नमस्ते, म गायक प्रमोद खरेल, अहिले तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो अर्पण 107.5 मेगाहर्ज। गर्न पनि कोही न कोही त चाहिदो रहेछ। यो एकैछिन विश्रामपछिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँले सुन्दै हुनुहुन्छ कार्यक्रम अर्पण समर्पण, र हामी हरेक दिन आउने गर्छ 2 बजेको अर्पण खबर समाचारपछि करिब करिब 3 बजेसम्मको समयमा उपस्थित हुने गर्दछौँ तपाईँकै समर्पण लिनको लागि, र मिठा मिठा गीतहरू बजाएर तपाईँलाई थोरै भए पनि मञ्चन दिनको लागि। 0556 63 332 र 0556 63 333 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ, र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हेलो, हजुर नमस्कार। हेलो हजुर दादा, नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? पदमपुरबाट दादा। पदमपुरबाट बिन्दास? हजुर। अनि के छ बिन्दास जी, तपाईँको नयाँ नौलो खबर? त्यस्तै हो दादा, गर्मी बढेछ फेरि। गर्मी बढिरहेछ। अनि खाजा खानु भयो? खाजा खानु भएको छैन? हजुर। अनि के कसरी बिताइरहनु भएको छ दिनहरू? बस्नु नि सकेको छैन, उठ्नु नि सकेको छैन, होइन सुतेको सुते होइन। गर्मीले साह्रै नै अप्ठ्यारो पारे, होइन? हुन्छ, आज कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने? धन्यवाद। मेरो भाइ प्रेमलाई, अनि बहिनी राममाया, फुलमा सरिता, अनि मेरो घर परिवार विराज दिवेन्द्र हजुर, अनि मलाई बिन्दास राम। हुन्छ बिन्दास जी, कार्यक्रममा आउनुभयो खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला पदमपुरबाट बिन्दास लामा आउनुभएको थियो, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, 0556 63 332 र 0556 63 333 को बाटो हामीले खुल्ला राखिसकेका छौँ। तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ, 0556 63 332 र 0556 63 333 को बा बाटो भएर आउन सक्नुहुनेछ, र हामीले बजाउने नेपाली फिल्मको गीत मार्फत तपाईँ आफन्त छ। मिठो तिम्रो त्यो आवाजले मलाई नेपाली फिल्म बाट यो मिठो गीत हामीले पृष्ठभूमिमा राखिसकेका छौँ र अघि नै हाम्रो प्राविधिक गडबडको कारणले हामीले थोरै दिन गीत बजाउनु पऱ्यो र 0555-63-332 र 0555-63-333 बाटोभरि कार्यक्रममा आउन सक्नुहुनेछ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हजुर नमस्कार। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ तर पनि गइसक्नु भएको छ। प्राविधिक गडबडको कारणले हामीले अघि नै एउटा सङ्ग राख्नु पऱ्यो, हामी बोल्दा बोल्दै तपाईँसँग थोरै मिनट सम्बन्ध विच्छेद हुनु पऱ्यो। 0555-63-332 र 0555-63-333 बाटोभरि कार्यक्रममा आउन सक्नुहुनेछ र अघि नै तपाईँसँग बोल्दा बोल्दै चाहिँ अनि थोरै बेर हामी हराउनु पऱ्यो, सम्बन्ध विच्छेद हुनु पऱ्यो। त्यसको लागि रेडियो अर्पण 104.5 मेगाहर्ज र हामी सबैको तर्फबाट तपाईँमा क्षमा आर्चनाको लागि माफी माग्न चाहन्छु। र कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? वर्षाबाट। विज्ञान? हजुर हजुर। विज्ञानजी के छ तपाईँको नयाँ नौलो खबर? एकदम ठिक छ। अलिकति तपाईँ चाहिँ बिरामी भएको जस्तो लाग्यो मलाई त। विज्ञानजी तपाईँको स्वर चाहिँ अलिकति कस्तो आइरहेको छ कि, अनि त्यही भएर मैले ठ्याक्कै सोधिहालेको। आफ्नो स्वास्थ्यको राम्रोताले ख्याल गर्नु होला विज्ञानजी है। अनि खाजा खानु भयो कि भएन नि? खाजा भएको छैन? तिन बजे खानुहुन्छ। हुन्छ, आज कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने? धन्यवाद। मेरो भर्खर अहिले चौनबाट आउने साथी रविना, नबिना, सबिना, रिना, दिना, अनि प्रतिमा, मुना, अनि र मेरो यति बेला वर्षाबाट विज्ञान आउनु भएको थियो र आफ्नो आफन्त जनिष्ठ मित्रलाई सम्झना राखेर गइसक्नु भएको छ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर, कोही मित्र टेलिफोन सम्पर्कमा आउनुभएको थियो तर पनि उहाँसँग कुरा गर्न पाएनौँ। हामीले सम्बन्ध विच्छेद भएको छ। 0555-63-332 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ र आफ्नो आफन्त जनिष्ठ मित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ भनेको, तर पनि कार्यक्रमको समय सकिने लागेको छ भनेर मलाई राजले बिदा माग्नुपर्छ भनेको छ। यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगा सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। र इन्टरनेट अनलाइनबाट www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो खोराकबाट हिरा तामाङ, तनहुबाट रबिना, तनहुबाट सबिना, खोराकबाट सुनम, खोराकबाट दिपा, तरकारी बजारबाट विदुर ढुङ्गाना, मिलिजुली चोकबाट डेन्जर काप्री, पदमपुरबाट बिन्दास, अन्तिममा फोन गर्ने साथी पर्सावाट हुनुहुन्थ्यो, विज्ञानले फोन गर्नुभएको थियो। फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्रविधि कक्षका मित्र राजलाई पनि विशेष आभारी व्यक्त गर्दै तपाईँकै आफ्नै साथी दिवस मगर पनि आजकै यो अर्पण समर्पणको श्रृङ्खलाबाट बिदा हुन्छु। नमस्कार। माया छ पक्के भन्दिनु सम्झेर आउनेलाई, छैन माया पटक्कै भन्दिनु बिर्सेर जानेलाई, महिना दिन गयो वर्षा दिन गयो। समझेर आउनेलाई छैन माया पटक्कै भन्दिनु बिर्सेर जानेलाई